Stop. पहिलो भेटमा भाको भुतुकी जान्छु खोज लाउ माया सुटुकी पहिलो भेटमा भाको भुतुकी जान्छु खोज लाउ माया सुटुकी झिम झिम आँखा झिम्काइदेऊ सानी खाली छ है यो ज्यानको जवानी पहिलो भेटमा भाको भुतुकी जान्छु खोज लाउ माया सुटुकी झिम झिम आँखा झिम्काइदेऊ सानी खाली छ है यो ज्यानको जवानी खाली छ है यो ज्यानको जवानी लान्छु तिमलाई डोलीमा सजाई आउँछु लिन नौमती बजाई लान्छु तिमलाई डोलीमा सजाई झिम झिम आँखा झिम्काइदेऊ सानी खाली छ है यो ज्यानको जवानी आउँछु लिन नौमती बजाई लान्छु तिमलाई डोलीमा सजाई झिम झिम आँखा